Megahal. अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो कार्यक्रम हँसाउने चौतारी। नमस्ते गरेर ल्यायो होला। नमस्ते नमस्ते होइन हो मैला पो रहेछ मैला म त झन् बिमार भएको पनि आज ट्याक्कै 24 दिन भयो क्या के भन्दा आइस है बाबु त्यो त्यो त्यो किन आउने होला त्यो हजुरबा बिरामी भएको छ भन्ने सुन्ने बित्तिकै त्यो होला त्यो व्यापार गरेर बस्ने मन लागेन भने आएको त्यही भएर भेट्न आयो ल के गर्छ मैला अब यो बढ्दो जाने समयको जाने के भन्छ यो बढ्दो समय के भन्ने यो मौसमको मौसमको यो मौसमले गर्दाखेरि चाहिँ ट्याक्कै समाज मौसमले समाजबाट अब मान्छेहरू मौसमले च्यालेन्ज गर्यो च्यालेन्ज गर्यो भन्छन् अब मलाई चाहिँ मौसमले समायो बुझिनी हेर बोल्ने स्थितिसम्म छैन हेर बाबु यो मौसमकै दोष हो यो चाहिँ त्यो त्यो त्यो मौसमकै दोष त्यो मौसमको दोष होइन हजुरबा ल त्यो के को दोष हो भन्ने कुरो मलाई थाहा छ ल होइन के भन्छ अहिले के को दोष भन्ने के को दोष त्यो त्यो तपाईँको उमेरको दोष बुढा त्यो सधैँ बाँचेर हुन्छ त्यो त्यो जानु परेन अब होइन के भन्छ यो बडा बुझ्ने घरसँग बोल्ने तरिका यही हो तेरो है मैला त्यो हल्का ठट्टा गरेको होला त्यो हजुरबालाई ठट्टा भनेको मनपर्छ भनेर जनग्रिएको बुढा जन्ने रिसाएको ठट्टा पो गरे हो त्यसो भने त ठिकै छ नि अब ठट्टासम्म चाहिँ अब गर्न पाइन्छ है भाउ त्यो त्यो त्यो हो हजुरबा त्यो साँच्ची त्यो तपाईँको नाति कता छ है त्यो जेठो नाति जेठो कता गयो लोके कुरो नगर भा त्यसो कुरो नगर त्यो कुरो गरी साध्य मान्छे भएको कुरो गरी छोड्नुहोस् हुन्छ सोध्नुहोस् त्यसको बारेमा सोध्दैनस् हो त्यो झन् सोध्दै नसोध्दै ल त्यो नसोधिकन कसरी त्यो काम चल्छ ल त्यो त्यो कता गयो भनेर ल्याऊ त्यसको नाम लिख्ने बित्तिकै छ झन् बाबु खोपी त मलाई झन् बोल्न थाल्यो है ओहो त्यसको नाम लिने बित्तिकै खोपी बडो ऊ त्या बाहिर बाहिर जा बाहिर जा बाहिर जा बाहिर ऊ सिमलको रुख मुनि हेर त के गरिरहेछ त्यसले त्यो त्यो त्यो ल ओ लोके कस्तो ल त्यो ध्यानमग्न भएर त्यो पटमास कसेर अहिले गर्न खोजिएको के ल मेरो तपस्या भङ्ग गर्न कहाँबाट आइपुग्यो फेरि यो मैला झन् कसैले नदेख्ने स्थानमा आएर तपस्या गरेको झुरै बनाइदियो भने त्यो त्यो त्यो तपस्या गरेको त्यो किन गरेको हो है तपस्या विश्व इतिहासमा फर्केर हेर न जो जोले तपस्या गरे है तिनीहरूको चाहिँ एकदम फलिफापै फलिफाप भन्यो तारकासुर दैत्यले तपस्या गर्यो बर्माजीले वरदान दिए है त्यस्तो त कति उदाहरण छ कति त्यही भएर तपस्या गर्न बसेको ल त्यो त्यो त्यो कस्तो कुरो गरेर ल्यायो भनेर त्यो तपस्या गर्ने यस्तो खुल्ला ठाउँमा हुन्छ त्यो त्यो त्यो जङ्गलमा गएर तपस्या गरेर जाऊ तिमीले भने जस्तो आइडिया पनि नआएको चाहिँ होइन के आइडिया चाहिँ आथ्यो होइन, तर जङ्गलमा तपस्या गर्नु एकदम खतरनाक छ बुझ्यौ। अब हिजो गौतम बुद्धले राति चाहिँ आफ्नो स्वास्नी छोरा छोरी केही नभनिकन तपस्या गर्न कहाँ गए थाहा छ? जङ्गल त जङ्गल, आफ्नै जङ्गल भनेर गा त भारतको गया जङ्गलमा परेछ भने कमसे कम ती गौतम बुद्ध त्यति बेला भारतको त्यो गयामा गएर तपस्या गर्नु साटो टिकौलीको जङ्गलमा तपस्या गर्दा भए हुन्थ्यो, कि त अमेरिकाको जङ्गलमा गएर तपस्या गर्दा भए नि हुन्थ्यो। कमसे कम आज भारतले बुद्ध हाम्रो देशमा जन्म्या हो भन्ने जस्तो बकम फुस्रे कुरा त गर्न सक्थेन नि। यो भारतले त्यो भन्नुमा चाहिँ म चाहिँ दोष सिधै गौतम बुद्धलाई दिन्छु के, किन जानु पर्यो भारतमा? त्यही भएर आफू त खुल्ला ठाउँमा तपस्या गरेका छु, भोलि कमसे कम भारतले दाबी नगर्ला कि भनेर के टेक्निक त्यो त्यो त्यो त्योसँग पनि नसक्ने भयो होला। त्यो दया बया कुरो गरेर छोडिदियो, त्यो एउटा कुरो सुनेर ल्या, त्यो पल्लो गाउँमा त्यो एउटा त्यो हरिनारायणले भन्यो होला, त्यो उसको छोरी छोरीलाई बिहा गर्ने केटा खोज्दै भनेको छ, म झन् त जान्छस् भनेर बसेको, अब त स्वास्नी छोरी छोरी त्यो त्यो हुनेले त छोडेर गयो, म कसरी गर्ने भन्छ ल, जान्छस् त हेर्न। कुरो त्यस्तो पो, तपस्या त्याग केटो उठ्यो, तपस्या त्याग है केटो उठ्यो है। अब चाहिँ यति भएपछि क्या माइल नै फ्रेस बनाएर ल्यायो भने यो माइल दाजुले, अनि रीति थिति के पुर्याउन पर्ने हो कुन्नी, कसलाई भेट्न पर्ने हो कुन्नी, सबै च्यानल त मिलाउन पर्यो नि हल्का हल्कासँग, कहाँ कहाँबाट च्यानल मिलाउँ त ल भन्नुहोस् त पहिला, त्यो त्यो त्यो कहाँबाट च्यानल मिलाउने नि ल, त्यो सिधै पण्डितजीकोमा हिँड, त्यो पण्डितजीले एकदम राम्रो चिनेको होला त्यो हरिनालालाई ल, त्यो पण्डितजीलाई लिएर गयो भने त्यो कुरो एकदम पास ल, फेलै हुँदैन ल, कुरो पास ल। कस्तो रमाइलो कुरो गरेर ल्यायो भने हिँडन त जाउँ पण्डितजीकै घरतिर जाउँ, बुढाले मेरो लागि कसो नगर लान्छ, पहिला पहिला नि ए पण्डितजी लाउन हौ यस्तो पर्यो भन्ने बित्तिकै त फ्याट्टै सहयोग गर्थे भने फ्याट्टै सहयोग गर्थे बुढाले, घर पनि त आयो क्या र, ए पण्डितज्यू ए भाइलाई म बोलाउँदिनँ तपाईँ बोलाउनु त, बिहा गर्ने मान्छे बेहुला जस्तो मान्छे फ्याट्ट धेरै बोल्यो भन्छन् फेरि, त्यो त्यो त्यो त्यसले यो कुरो चाहिँ एकदम राम्रो गरेर ल्यायो ल, त्यो वाह पण्डितज्यू वाह पण्डितज्यू, हरे कृष्ण हरे राम मरेपछि परमधाम, नारायण नारायण नारायण नारायण नारायण मेरो बाबु आज कताबाट बाटो फिरेर आयो नारायण, त्यो त्यो त्यो बाटो फिरेर आएको होइन पण्डितजी होला, त्यो परे गाउँको त्यो हरिनराले त्यो छोरीको लागि ज्वाइँ खट्यो भनेको थियो, त्यो त्यो त्यही भएर त्यो यो लोकेलाई बिहा गराइदिनु प्रियो, त्यही भएर तपाईँको सहयोग लिन आएको ल, हरे कृष्ण हरे राम मरेपछि परमधाम, नारायण नारायण नारायण नारायण नारायण मेरो बाबु, कुरो त तिमीले भलो भन्यौ तर यो हेर्दैमा कपाल लामो लामो पालेको एकदमै उत्शृङ्खल देखिने, यो जन्तु जस्तो लोकेलाई उसले छोरी दिनेमा मलाई चाहिँ शङ्का लाग्दछ नारायण, हरे कृष्ण हरे राम मरेपछि परमधाम, नारायण नारायण नारायण यसलाई अलिकति सफा सुकेर बनाएर अलिकति चेतिक्क पारेर ल्याउ त्यसपछि जाउँला नारायण नारायण नारायण, त्यो त्यो त्यो ल कुरो त ठिकै गरे होला, वा लोकिया जा त्यो धारामा गएर यसो मुखसुक धोएर आइज ल, अलि चिटिक्क भनेर आइज, त्यति भयो भने चाहिँ तँलाई त्यो छोरी दिने म कन्फर्म ल, कन्फर्म तँलाई दिने ल, कुरो बुझ्यो? वेलकम फ्रेन्ड्स, वेलकम मिस्टर रमेश, यति बेला तपाईँहरूको माझमा पेट्रोल चोरी काण्डमा थुनिएका वडा अध्यक्ष बा जेलबाट ससम्मानपूर्वक रिहा भइसके, किन रिहा गरियो त उनलाई, आउनुहोस् नाके हलदारसँगको छोटो इन्टरभ्यू अगाडि बढाउ, नाकेजी स्वागत छ तपाईँलाई। कोभिड त के भन्ने हौ, आइपुसके त हौ म त। तपाईँको फेकोको चाहिँ कुरा छोडिदेऊ होइन नाके ब्रो, अब चाहिँ यति बेला भनिदिनुहोस् कि होइन, त्यो पेट्रोल चोरी काण्डमा लुकाइएका वडाद शेष उठोलाई चाहिँ कसरी जेलबाट रिहा गरियो भन्ने कुरो चाहिँ बुझ्न चाहन्छु के म। धेरै दुःखको कथा छ हेर्नुहोस्, धेरै दुःखको कथा छ। नेपालमा कानुन छ, पालना छैन। नेपालमा नियम छ, नियम मान्ने मान्छे छैन। अब त्यसरी रङ्गी हात रूपमा वडाध्यक्ष बुढालाई पक्राउ गरेको कुरा हाम्रा सम्पूर्ण आम दर्शक श्रोताहरूको माझमा सर्वविदितै छ, उहाँहरूलाई पनि थाहा छ। तर नेपालका टाउका भनौँदाहरू माथिल्लो निकायमा त्यति धेरै त नभरु आफ्नै जाहिर जान्छ, फेरि मिलाएर बुझ्नु है, मिलाएर बुझ्नु, मिलाएर बुझ्नु। माथिल्लो निकायमा बस्नुहुने महानुभावहरूले हाम्रा वडाध्यक्ष बुवालाई एकदमै ससम्मानका साथ एकदमै राम्रो देखेर उहाँहरूले उचित निर्णय लिएर बुढालाई छोड्नु पर्यो, बुझ्नुहोस् है, मिलाएर बुझ्नुहोस् है। त्यसरी लङ्गे हात पक्राउ गरेको मान्छेलाई त्यसरी माथिबाट दबाब आयो भन्नेमा छोड्ने हो भने चाहिँ होइन विधिको शासन भन्ने कुरो चाहिँ बाँकी हुँदैन के। यसमा चाहिँ तपाईँको प्रतिक्रिया के छ त्यति चाहिँ पाउँ ल। अब हेर्नुहोस्, यो प्रश्न तपाईँले सोध्नु त सोध्नु भयो, तर के छ भन्दाखेरि एउटा रुखमा आँप फल्या छ, अर्को रुखमा आँप फल्या छैन, अनि आँप नफलेको रुखमा झट्टी हानेर आँप झर्छ कि भन्ने आशा जसरी गर्नु हो तपाईँले, तपाईँको प्रश्न त्यस्तै हो। हेर्नुहोस्, हामी भनेको हलदार मान्छे, अब नाके हलदारको पावर नै कति छ र भन्ने, त्यसो अलिअलि टोले गुन्डाहरू मात्रै डराउने हुने। हेर्नुहोस्, त्योभन्दा माथि कहाँ सामान्य घर लुट्ने, मान्छे लुट्ने, अब अर्काको बारीको फलफुल चोर्ने, यस्ता गुन्डा पो हामीसँग डराउँछन्। अब देश चोर्ने, देश लुट्ने, आतंक मच्याउने, हत्यारा लुटेराहरू त हामीसँग डराउँदैनन्। हेर्नुहोस्, यति कुरो चाहिँ प्रष्ट राधा हुन्छ तपाईँ भन्नु भयो। तपाईँको कुराबाट चाहिँ होइन खतरा पोइन्ट तपाईँले दिनुभयो होइन, तर अब यसरी जति पनि अनैतिक कार्य गर्नेहरूलाई तपाईँले पक्रिने बित्तिकै छोड्ने भन्ने आदेश आउँछ भन्ने, अब चाहिँ तपाईँले अनैतिक कार्य गर्नेलाई समाउने कि नसमाउने त, यति एउटा प्रश्नको जवाब चाहिँ फेरि दिनुपर्ने भयो क्या तपाईँले। वास्तवमा गुणाफा सतर्क भन्न नभएको कस्तो कस्तो भोगे, वास्तवमा तपाईँले उठाउनु भएको प्रश्न चाहिँ एकदम अन्तर्राष्ट्रिय क्वालिटीको छ। हेर्नुहोस्, अब यो प्रश्नको उपर जवाब दिउँ कि नदिऊ भन्नेमा पनि म अलिकति सशङ्कित छु। हेर्नुहोस्, अब तपाईँले भने जस्तो कस्तालाई समाउनुहुन्छ भन्ने विषयमा, त्यही हो अघि मैले भने फलफुल चोर्ने चोर, घरमा गएर घिउ चर्ने चोर, अनि त्यसपछि त्यो बारीको चाहिँ नि काँक्रो चोर्ने चोरलाई चाहिँ नाके हवलदारले निसङ्कोच समाउँछ, किनभने उनीहरूको ठुलो मान्छे छैन, तैपनि राजनीतिक दलमा लागेको छ कि लागेको छैन से भन्ने कुरो सोधेर हजुर म त कुनै पार्टीको होइन भनेर जसले भन्छ त्यसलाई पाता कसेर ल्याएर थुनिन्छ, तर जो राजनीतिक संरक्षणमा छ उसलाई एकचोटि सेलो ढानेर हिँडिन्छ। भन्नु म यो कुरो प्रश्न आउनुहोस्, अब मूल सङ्लो भए पो खोला सङ्लो हुन्छ, तल मुहानै धमिलो छ, अब धमिलो मुहानमा हामी तल बसेर सफा गर्दैमा पानी सफा हुनेवाला छैन, यति कुरो बुझ्नुहोस्। यति हो मेरो कुरो। तपाईँहरूले सुनि नै हाल्नुभयो, नाके हलदारसँग कुराकानी हामी माथिल्लो तह र तपकासँग पनि सेन्टिफ्ल्याट तालले बुझ्ने क्रम जारी नै छ। यति बेला चाहिँ सर्ट कमर्सियल ब्रेक। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम हँसाउने चौतारी। एकैछिनको विश्राम पछि कार्यक्रमको बाँकी अंश लिएर पुनः आउनेछौ, रेडियो अर्पण सँगै रहनुहोला। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर। यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले कान दुख्ने, कान पाकिरहने, पानी पित बगिरहने, चिलाउने, कान कराउने, कम सुन्ने, लगातार रुगा खोकी लागिरहने, नाक बन्द हुने, नाकमा मासु पलाउने, पुरानो भन्दा पुरानो पिनास, माइग्रेन, टाउको दुखी रहने, सिल्का हान्ने, घाँटी दुख्ने, स्वर बस्ने, दोहोरी रहने, टन्सिलाइटिस, रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर दुई मेन रोड टाढी चौक चितवन, फोन 0556-5031, एम्बुलेन्स 98455-64222। खै के गर्ने यार, एसएलसी पनि पास गर्नै सकिएन। कमन यार, एसएलसी पास हुन कुनै ठुलो कुरै छैन। हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान, एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि। हाम्रा विशेषताहरू, कक्षा 7, 8, 9 र 10 पास तथा फेल भएकाहरूले पढ्न पाइने, कुनै पाँच विषय मात्र पास गरे पुग्ने, साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने, नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको, पास गर्न सजिलो। सम्पर्क रोज एजुकेशन सेन्टर खैरनी 4 पर्सा चितवन, फोन नम्बर 0656-583-544, मोबाइल 98450-49278 र 98550-58260। संगीत अध्ययन का लागि सुवर्ण अवसर हाम्रै पूर्वी चितवन को बकुल्लहरमा ओम स्कूल अफ म्युजिक। हाम्रा विशेषताहरू, गिटार, लिड गिटार, बेस गिटार, कीबोर्ड, ड्रम्स, मादल, टिम्बे, भोकल, हार्मोनियम का कोर्सहरू अनुभवी प्रशिक्षक द्वारा सिकाइने, नयाँ तथा पुराना वाद्य वादन का सामग्रीहरू बिक्री गरिनुका साथै मर्मत गरिने, स्कूले विद्यार्थीहरूका लागि प्रत्येक शनिबार म्युजिक तथा चित्रकला का विशेष कक्षाहरू सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा स्टाफ नोटेसन, ट्याबुलेचर नोटेसन का माध्यमद्वारा थ्योरी तथा प्र्याक्टिकल कक्षाहरू सञ्चालन, विभिन्न समारोह तथा शुभ कार्यलाई संगीतमय बनाउनका लागि लाइभ म्युजिक चाहिएमा हामीलाई सम्झनु होला। सम्पर्कका लागि ओम स्कूल अफ म्युजिक, रत्नगर 1 बकुलहर, रेडियो अर्पण सँगै, मोबाइल 98161-64423, 98453-49999 र 98450-23934। हेर यो दुब्लाको सुकेरै जाने भो, न खान्छ दुध, न खान्छ घिउ, अनि कहाँबाट लाग्छ त हे कान्छा तेरो जिउ? क्यारो पर त कसरी लाग्छ जिउ, त्यो चाहिँ भन्नुहोस् न। न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सपमा जानु पर्छ। हामी कहाँ दुध, दही, घिउ, पनिर, नौनी घिउ, चिज तथा दुधबाट उत्पादित अन्य परिकारहरू, साथै बेकरी आइटम, केक, बर्थडे केक, आइसक्रिम, कुल्फी, लस्सी, जुस र चिया कफी पाइन्छ। सम्पर्क न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सप, रत्नगर बकुलर चोक, मोबाइल 98455-94499 र 98451-17214। होइन माग्ने दाई, के हो तपाईँको भटभटे निकट हल्का छ त, के हो यसको राज? बजाज हो बजाज, तेरो जस्तो छोत्र भटभटे हो रे, बरु तैले पनि बेलैमा बजाज किन है बजाज। होइन माग्ने दाई, कहाँ किन्नु भयो यस्तो राम्रो भटभटे? लौ यसका बाजे लौ, यसलाई त थाहै रहन्छ, सागर मोटर साइकल सेन्टर छ नि वहाँ बकुलरमा, त्यही किन्या नि त्यसका बाजे। हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ। पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर, रत्नगर 8 बकुलहर चितवन, फोन नम्बर 0556-63303, 562-862। प्रोप्राइटर सागर राहुल, मोबाइल 98452-72777। पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनान्सको सुविधा पनि उपलब्ध छ। आकर्षक घडेरीहरू बिक्रीमा रत्नगर 12 स्काई राइडर आवासीय उच्च माविको अगाडि रहेको विकासका पूर्वाधारहरूले सम्पन्न वरिपरि चारैतिर घनावस्ती भएको आकर्षक घडेरीहरू सुपथ मूल्यमा धमाधम बिक्री हुने भएकाले आज सम्पर्क गर्नुहोस्। सम्पर्क ब्रदर्स सप्लायर्स रत्नगर बकुलहर, मोबाइल 98091-86993। टिभीएस कम्पनी का बाइक तथा स्कूटर अब तपाईकी शहर सौरा चोक टाढीमा। बेटर पावर, बेटर माइलेज, बेटर इंजिन,

विश्रामपछि पुनः स्वागत छ। अहिले तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम हँसाउने चौतारी सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ कार्यक्रमको बाँकी अंश। हरे कृष्ण हरे राम, मरे पछि परम धाम, नारायण नारायण नारायण नारायण नारायण, बल्ल अली हेर्दा हुने भएछ नारायण, लहिर बाबु माइल लोके सबैजना हिँड बाबु मसिन, हरे कृष्ण हरे राम, मरे पछि परम धाम, नारायण नारायण नारायण नारायण नारायण। अब त म पनि घाचक्कै भयो नि पुराई, अझ यहाँ चस्मा त लाउने विषय के, अङ्ग्रेजीमा के भन्छ अरे, गगल्स कि के भन्छ क्या अरे। ल ए माइला दाई, कस्तो देखेँ हो म, त्यो त्यो त्यो भन्नै नपर्ने, ल भन्नै नपर्ने, त्यो सिनेमाको हिरो जत्तिको चाहिँ होइन है, त्यो त्यो त्यसकै सेर फेरमा भन्न, त्यो साइड हिरोसम्म बुझ ल। होइन ए माइल दाई, जो अगाडि लौरी टेकेर आउने को हो, ओहो बाटो काट्यो बिरालोले, बाटो काट्यो, साइट बिग्रेला जस्तो छ है, त्यो त्यो त्यो चिन्ता नलिन, त्यो कोही होला नि ल, अरूले बाटो काट्न नहुने हो, कुरो गरेको पनि हो। हरे कृष्ण हरे राम, मरे पछि परम धाम, नारायण नारायण नारायण नारायण नारायण, बाबु हो यी त हाम्रै कुरो मिलाउने काका हुन् जस्तो छ नारायण, हरे कृष्ण हरे राम, मारे पछि परमधाम, नारायण धेरै गाउँमा देखेको थिएन, आज 6-7 वर्षपछि बल्ल मैले गाउँमा देख्दैछु, नारायण नारायण नारायण, हरे कृष्ण हरे राम, मारे पछि परमधाम, नारायण नारायण नारायण नारायण, एक कुरो मिलाउने काका नमस्कार गरे नारायण। होइन पण्डित नानी होइन भन्या, पण्डित नानी होइन भन्या, ए पण्डित नानी, अनि तिनजना नानी मिलेर कता त बुढाले आँखा चाहिँ फ्यात्तै देख्दैन रहेछ, ल औ मलाई नानीले बाबु हो बाबु, राम राम राम, विद्यासै पण्डित नानी कतालेर हिँड्यो यिनीहरूलाई, त्यहाँखेरि चाहिँ नि फस्तै हाँसेर भन्नु पर्दाखेरि भने यो त चाहिँ भन्दाखेरि चाहिँ नि त्यो त्यो हाम्रो हजुरबाको चाहिँ नाति जस्तो छ, त्यो चौतारीमा बस्ने एकरी चाहिँ भन्दाखेरिमा चाहिँ नि कति चाहिँ छ है मलाई पनि। हरे कृष्ण हरे राम, मरे पछि परम धाम, नारायण नारायण नारायण, कुरो मिलाउने काका, आज यो केटालाई एउटा केटी देखाइदिने हिँडेको, बिहेको मौसम छ नारायण, त्यही भएर बिहेको मौसममा एउटा जोडीको मात्रै भने पनि बिहा गराउन पाइयो भने धेरै पुण्य हुन्छ, त्यस कारणले मैले यसलाई लिएर यसको बिहा गराउन हिँडेछु नारायण। ए बिहे गराउन हिँडेका हो त्यसो भने त म पनि जान्छु है, कुरो मिलाउने काका गइसकेपछि बिहे नहुने कुरै छैन नारायण, खत्तै हाँसेर बाबु ल हिँडे त कहाँ जाने हो, त्यो त्यो त्यो अब हरिनारायणको घर चाहिँ यही होला। हरे कृष्ण हरे राम, मरे पछि परम धाम, नारायण नारायण नारायण नारायण नारायण, ए हरिनारायण कता छौ, यता आउनु पर्यो नारायण। ओहो नमस्कार नमस्कार नमस्कार नमस्कार नमस्कार, त्यो त्यो त्यो त्यो चुप्लाएर बस त्यो। हरे कृष्ण हरे राम, मरे पछि परम धाम, नारायण नारायण नारायण नारायण नारायण, फुल फुलेपछि बाँच्न चल्ने, बाँच्न चलेपछि भमरा हुने, बाबु हरि नारायण, हामी अब कुरो बुझ्दै जाँदाखेरिमा किन आयौँ भन्ने कुरा अब बुझि पनि हाल्यौँ होला, केटा यिनै हुन, बसौँ कुरो कहाँ सुरु गरौँ नारायण। अब कुरो त ठिकै हो, अब बाबुको इलम के छ कुन्नी, नारायण नारायण नारायण। कुरो मिलाउने काका भएपछि सबै कुरो आउँछ है, सबै कुरो आउँछ म भन्छु। यी लाउरे हुन् लाउरे, यिनी लाउरे हुन्। हरे कृष्ण हरे राम, यिनले कुरो बिगार्ला जस्तो छ। नारायण नारायण नारायण नारायण। ए लाउरे पो पर्नु भो, काको लाउरे हो कुन्ने। त्यो त्यो त्यो त्यो त्यो त्यो लाउरे लाउरे ल लाउरे नै हो, ल लाउरे नै हो। भन्दाखेरिमा लाउरे नै हो, ल कुरो मिलाउने काकाले भनेपछि लाउरे नै हो, काको लाउरे हो, मलाएको लाउरे हो। त्यो त्यो त्यो होइन ल, मलाएको लाउरे त हुँदै होइन ल। ए त्यसो भने सिङ्गापुरको लाउरे हुनुपर्छ, सिङ्गापुरको हो। त्यो त्यो त्यो त्यो होइन होइन, त्यो सिङ्गापुरको हुँदै होइन ल, त्यो सिङ्गापुरको लाउरे चाहिँ हुँदै होइन ल। त्यो हो कुरो मिलाउने बुढो, एकछिन चुप लागेर बस्छ, म कुरो मिलाउँछु। ए पक्कै पनि ब्रिटिसको लाउरे हुनुपर्छ, ब्रिटिसको लाउरे हुनुपर्छ। त्यो त्यो त्यो होइन ल, ब्रिटिसको लाउरे त झन् हुँदै होइन ल, त्यो कुरो बुझ्नु न, त्यो ब्रिटिसको लाउरे चाहिँ हुँदै होइन। ए भनेपछि सिङ्गापुरी लाउरे हुनुपर्छ। त्यो त्यो होइन होइन, त्यो सिङ्गापुरको पनि होइन ल। भनेपछि कहाँको लाउरे हो त, कहाँको लाउरे हो? त्यो त्यो त्यो यो हाम्रो त्यो नेपालको टोरी लाउरे हजुर ल, त्यो नेपालको टोरी लाउरे धेरै राम्रो ल। ए न कुनै फौजदारी अभियोग पो लागे छ कि, अब छोरी जस्तो कुरो त्यत्तिकै सुम्पना त भएन नि त है। हरे कृष्ण हरे राम, मरेपछि परमधाम, नारायण नारायण नारायण हरिनारायण। सबैलाई शङ्का गर्दै हेर्ने हो भनेमा तिम्रो छोरीको बिहे कहिले पनि हुन सक्दैन नारायण। हरे कृष्ण हरे राम, मरेपछि परमधाम, नारायण नारायण नारायण नारायण नारायण। यति कुरो क्लियर भएर बुझ नारायण। कुरो त मनासी भयो हो, अब आज भोलि त सबै पढेका मान्छेहरू अङ्ग्रेजी जान्ने भएर विदेश जाने भन्छन्। बाबुको अङ्ग्रेजी कस्तो छ कुन्नी? त्यो त्यो त्यो हेर्नुहोस् त्यो हरिनारायण काका ल, त्यो यसको अङ्ग्रेजी त त्यो त्यो त्यो धेरै खतरा छ ल, धेरै खतरा छ ल। त्यो त्यो त्यो अङ्ग्रेजीसँग त यसको त्यो पानी बराबरको युद्ध भयो, त्यो त्यो त्यही भएर अङ्ग्रेजी त मरे पनि बोल्दैन ल। त्यो त्यो त्यो कुरा बुझ्नुहोस्, त्यो नजानेर बोलेको चाहिँ होइन, त्यो त्यो त्यो यो अङ्ग्रेजी बोल्दै बोल्दैन ल। ए भनेपछि अङ्ग्रेजी पनि बोल्दैन, के संस्कृतमा पो बोल्छ कि त? त्यो त्यो त्यो त्यस्तो कुरो गरेर नल्याउनुहोस् ल, त्यो संस्कृतमा त झन् यो बोल्दै बोल्दैन ल। भनेपछि नेपाली पो बोल्छ कि? त्यो त्यो धेरै राम्रो कुरो ल, नेपाली त फरारै बोलेर ल्याउँछ ल कुरो गरेर पनि। हरे कृष्ण हरे राम, मरेपछि परमधाम, नारायण नारायण नारायण नारायण नारायण। यस्तो सतही कुरा गरेर विवाह हुँदैन नारायण, विवाह गर्ने नै हो भने अलिक गहिराईको कुरो गरौँ नारायण। ए हरिनारायण, गहिराईको कुरो गर्न सुरु गर नारायण। खासमा कुरो के भन्दाखेरि, के गर्ने कसो गर्ने मैले केही पनि सोचेको छैन, त्यसैले अर्को हप्ता शुक्रबार 4:20 ठ्याक्कैसँग मेरो घरमा आउनुहोस्। त्यसपछि के गर्ने कसो गर्ने कसरी गर्ने कुरो फाइनल गरौँला, कसो हो? त्यो त्यो त्यो ल एकदम ठिक हो ल, अब आउने शुक्रबारै आउला ल। त्यो त्यो त्यो अब चाहिँ यो केटाको प्रिय होला जस्तो छ ल। आजका लागि कार्यक्रम हँसाउने चौतारीको समय सकिएको छ। अर्को साता शुक्रबार फेरि पनि कार्यक्रम हँसाउने चौतारीको अर्को अङ्कमा